बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल जिन्दगी सफर गरिरहेछ वेदनाबाट जिन्दगी सफर गरिरहेछ वेदनाबाट यस्तै यस्तै बुझियो घटनै घटनाबाट अनेकौं सोचपछि मात्र एउटा यथार्थ जन्मन्छ अनेकौं सोचपछि मात्र एउटा यथार्थ जन्मन्छ यसरी आक्रान्त छ जिन्दगी चाहनाबाट यस्तै यस्तै बुझियो घटनै घटनाबाट बधाई दिएर हिजो कसैले असफल बनाए थियो बधाई दिएर हिजो कसैले असफल बनाए थियो भोलिदेखि बस्नु छ मलाई शुभकामनाबाट यस्तै यस्तै बुझियो घटनै घटनाबाट कसैको सफल जीवनमा खोट किन खोजिन्छ कसैको सफल जीवनमा खोट किन खोजिन्छ जीवन झन् बलियो बन्छ आलोचनाबाट यस्तै यस्तै बुझियो घटनै घटनाबाट तिम्रो प्रेम थोपा जसरी फिक्का भइदिन्छ तिम्रो प्रेम थोपा जसरी फिक्का भइदिन्छ यादले छोडेको बरसातको सम्झनाबाट जिन्दगी सफर गरिरहेछ वेदनाबाट यस्तै यस्तै बुझियो घटनै घटनाबाट पोखरा निवासी स्थायी ठेगाना दाङ हुनुभएका इन्सासका सन्दीप गौतमको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा हामी तपाईँ समक्ष सुमधुर हिन्दी उर्दू गजलहरूका साथमा तपाईँले पठाउनुभएका गजलहरू र रात्रि कन्थन शैलीका पत्रहरू वाचन गर्नेछौ। आजको कार्यक्रमलाई अगाडि बढाउँदैछु यो एउटा गजलबाट। जब तक है पीना जी भर। सम्हालेर आफूलाई सम्हालेर तिमीलाई, सम्हालेर आफूलाई सम्हालेर तिमीलाई, रुने मन छ धोको फेरि अंगालेर तिमीलाई, कहाँ सक्छु खुसी हुन, कहाँ सक्छु रमाउन, कहाँ सक्छु खुसी हुन, कहाँ सक्छु रमाउन, यो मुटुको कुनाबाट निकालेर तिमीलाई, रुने मन छ धोको फेरि अंगालेर तिमीलाई, यति माया गर्छु भनी देखाउन मिल्ने भए, यति माया गर्छु भनी देखाउन मिल्ने भए, देखाउँथे आफ्नै छाती फुटालेर तिमीलाई, रुने मन छ धोको फेरि अंगालेर तिमीलाई, तिम्रै साथमा सधैँभरि हेर्न पाऊ संसार यो, तिम्रै साथमा सधैँभरि हेर्न पाऊ संसार यो, यिनै दुई आँखाभित्र बसालेर तिमीलाई, सम्हालेर आफूलाई सम्हालेर तिमीलाई, रुने मन छ धोको फेरि अंगालेर तिमीलाई। धनकुटाको लेगुवा स्थायी निवास भई हाल अबुधाबी रहँदै आउनुभएका नवराज नवोदितको गजल थियो यो, यसलाई वाचन गरेर सुनाएँ मैले। रात्रिगन्थन बुलबुलमा, रात्रि प्रस्तुति बुलबुलमा तपाईँका रात्रिगन्थन शैलीका पत्रहरू पनि छन् र तपाईँले पठाउनुभएका गजलहरू पनि छन्, कोही मुक्तक शैलीका गजल पनि छन्। विभिन्न थरीथरीका सामग्री हामीलाई प्राप्त भइरहेका छन् र हामी क्रमशः तपाईँलाई बुलबुलमा सुनाउँदै जान्छौँ। अहिले भारतीय दुई लमजुङ स्थायी निवास भई हाल युएई रहँदै आउनुभएका प्रमोद थापा निर्दोष आरोपीको एउटा गजल छ, यसलाई वाचन गर्दैछु। एक तमासको पीर हुन्छ गदा पच्चिसी काटेपछि, एक तमासको पीर हुन्छ गदा पच्चिसी काटेपछि, मान्छे अलि गम्भीर हुन्छ गदा पच्चिसी काटेपछि। फुर्सदिला आनन्दका दिनहरू त सकिएछन्, फुर्सदिला आनन्दका दिनहरू त सकिएछन्, सधैँ असार मङ्सिर हुन्छ गदा पच्चिसी काटेपछि, मान्छे अलि गम्भीर हुन्छ गदा पच्चिसी काटेपछि। परिपक्वताले हो वा जिम्मेवारी बढेर हो, परिपक्वताले हो या जिम्मेवारी बढेर हो, चञ्चले मन स्थिर हुन्छ गदा पच्चिसी काटेपछि, मान्छे अलि गम्भीर हुन्छ गदा पच्चिसी काटेपछि। चाहेर नि सकिँदैन चरी जस्तै उड्न अब, चाहेर नि सकिँदैन चरी जस्तै उड्न अब, पाउ बाँध्ने जन्जिर हुन्छ गदा पच्चिसी काटेपछि, मान्छे अलि गम्भीर हुन्छ गदा पच्चिसी काटेपछि। एक तमासको पीर हुन्छ गदा पच्चिसी काटेपछि। बुलबुलमा यो गजलको वाचन गरे मैले, यो गजल हामीलाई पठाउनु भएको थियो गदा पच्चिसी कटिसके पछाडिको अवस्था व्याख्या गर्दै प्रमोद थापा निर्दोष आरोपीले, लमजुङमाको स्थायी निवास हाल युएई रहँदै आउनुभएको छ। यो गजलको वाचनपछि अब लाग्छु म साङ्गीतिक गजलतर्फ। शब भर रहा चर्चा तेरा, कल चौदहवीं की रात थी, कुछ ने कहा ये चांद है, कुछ ने कहा ये चांद है, कुछ ने कहा चेहरा तेरा, कल चौदहवीं की रात। हम भी वही मौजूद थे, हमसे भी सब पूछा किए, हम भी वही मौजूद थे, हमसे भी सब पूछा किए, हम हंस दिए हम चुप रहे, हम हंस दिए हम चुप रहे, मंजूर था पर्दा तेरा, कल चौदहवीं की रात थी। इस शहर में किससे मिले, हमसे तो छूटी महफिले, इस शहर में किससे मिले, हमसे तो छूटी महफिले, हमसे तो छूटी महफिले, हर शख्स तेरा नाम ले, हर शख्स तेरा नाम ले, हर शख्स दीवाना तेरा कल चौधरी की रात है। हम पर ये साक्षी की नजर, हम हैं फकीर रह गुजर, हम पर ये साक्षी की नजर, हम हैं फकीर रह गुजर, रास्ता कभी रोका तेरा, रास्ता कभी रोका तेरा, दामन कभी थामा तेरा, कल चौदहवीं की रात है। बेदर्द सुनने हो तो चल, कहता है क्या अच्छी गजल, बेदर्द सुनने हो तो चल, कहता है क्या अच्छी गजल, कहता है क्या अच्छी गजल, आशिक तेरा रुतवा तेरा, आशिक तेरा रुतवा तेरा, शायर तेरा इंशा तेरा, कल चौदहवीं की रात है। शब भर रहा चर्चा तेरा, कल चौदहवीं की रात। सकिन दिन पारिजात मिरमिरे नहुँदै झरेपछि, सकिन दिन पारिजात मिरमिरे नहुँदै झरेपछि, खै के दिउँ म तिमीलाई बोटमै गुलाफ मरेपछि, फूल टिप्नु पाप हो भन्छौ मन्दिरमा लान्छौ किन, फूल टिप्नु पाप हो भन्छौ मन्दिरमा लान्छौ किन, कसरी हुन्छ धर्म त्यहाँ जाती सुमन छरेपछि, खै के दिउँ म तिमीलाई बोटमै गुलाफ मरेपछि, तिम्रो श्रृङ्गारको बयान हुन्न कोसँग मन खोल्छौ, तिम्रो श्रृङ्गारको बयान हुन्न कोसँग मन खोल्छौ, धन कमाउन तिम्रो मान्छे सात समुद्र तरेपछि, खै के दिउँ म तिमीलाई बोटमै गुलाफ मरेपछि, देउतासँग मागे तिमीलाई अर्को जुनी तिम्रै बनू, देउतासँग मागे तिमीलाई अर्को जुनी तिम्रै बनू, तिम्रै आसम यो जुनीको जवानी त्यसै टरेपछि, सकिन दिन पारिजात मिरमिरे नहुँदै झरेपछि, खै के दिउँ म तिमीलाई बोटमै गुलाफ मरेपछि। यो गजल समीर कार्कीको गजल हो, झापा उहाँको स्थायी निवास, हाल दक्षिण कोरिया रहँदै आउनुभएको छ, यसलाई मैले वाचन गरेर सुनाएँ। अब मसँग अर्को एउटा रात्रिगन्थन शैलीको पत्र छ र साथमै गजल पनि लेखेर पठाउनु भएको छ। यो गजल र पत्र लेखेर पठाउनु हुने उदयपुरका सुमन भट्टराई हुनुहुन्छ। उहाँको पत्र सुरु हुन्छ यसरी। ऊ सोच्छे म को जस्तो छु, मलाई के भनौँ के भनौँ, भनिदिन्छु जलपरी जस्ती अप्सरा जस्ती। ऊ मक्ख पर्से, फेरि खितखिताएर सोध्छे साँच्चै हो, म यस्तो जवाब दिन्छु गम्भीर भएर, होइन लाग्दैन मलाई तिमी तिमी जस्तो लाग्छ, खैर छोड ती अप्सरा सती सावित्री र जलपरीका कुरा, के तिमीले मलाई नराम्री भन्न खोजेको, ऊ च्याठिन्छे, मलाई विष्णुकी अप्सरा मन पर्दैन, मलाई शिवकी सती सावित्री मन पर्दैन, मलाई देवदूतकी जलपरी पनि मन पर्दैन, मलाई मजनूकी लैला, मदनकी मुना, रोमियोकी जुलियट, नुहाकी एली अनि लक्ष्मीकी सुलोचना मन पर्दैनन्, ती सबै मसँग सरोकार नराख्ने कुराहरू हुन् मन पर्दैनन्, र अरू त अरू मेरै लागि मात्रै तडपेर बस्नेहरूको पनि मलाई के मतलब, के महत्व, के सरोकार, यो महत्वपूर्ण छ कि मैले महत्व दिने चिज के हो, त्यो मैले सरोकार राख्ने एकमात्र मान्छे तिमी हौ सावरी तिमी, म ती बेकारकाहरूसँग तिमीलाई दाँझेर तिम्रो मूल्यको अवमूल्यन गर्न चाहन्न, तिमी तिमी हौ र तिमी जस्तै छौ, मलाई तिम्रो आफ्नोपनको प्रशंसा गर्न चाह हुन्छ, म त्यही तिम्रो आफ्नोपन मन पराउँछु, दिलबाट धारावाहिक यस्तो हुस्किन्छ। अर्को अनुच्छेदमा सुमन भट्टराई लेख्नुहुन्छ, एकछिनमा यसो शिर उठाएर हेर्छु, ऊ त मलाई नै एकटकले हेरिरहेकी हुन्छे। अनि जब हाम्रा आँखा चार हुन्छन्, ऊ अचानक मेरो अङ्गालोमा असीमित माया समाहित गरेर मलाई नै मायाले नितृक्क पारिदिन्छे। रुच्छौँ हामी झरी जस्तै हो, यसरी बित्छन् हाम्रा प्रेमिल प्रहरहरू। बयान थोरै हुन्छ, एक जिब्रोले भ्याउँदैन, असीमित माया असीमित नै हुन्छ। खैर यति हो, आँखामा भन्दा बढी मुटुमा हुनु पर्यो प्रेम। लभ यु सायरी। तिमीसँगै तिमीलाई माग्नु गल्ती हुनेछ, तिमीसँगै तिमीलाई माग्नु गल्ती हुनेछ, फेरि तिमीबाटै भाग्नु गल्ती हुनेछ। कसरी म तारा टिपौँ उपहार दिउँ, कसरी म तारा टिपौँ उपहार दिउँ, सगर पुग्ने हिम्मत जाग्नु गल्ती हुनेछ, फेरि तिमीबाटै भाग्नु गल्ती हुनेछ। सम्हालौँ बैंस साँवरी पछि गरौँ मस्ती, सम्हालौँ बैंस साँवरी पछि गरौँ मस्ती, जवानीमा सीमा नाग्नु गल्ती हुनेछ, फेरि तिमीबाटै भाग्नु गल्ती हुनेछ। तिमीसित झिसेमिसे खै कसरी दाँझौँ, तिमीसित झिसेमिसे खै कसरी दाँझौँ, काला गोरा एउटै लाग्नु गल्ती हुनेछ। तिमीसँगै तिमीलाई माग्नु गल्ती हुनेछ, फेरि तिमीबाटै भाग्नु गल्ती हुनेछ। उदयपुरका सुमन भट्टराईको पत्र तथा गजलको वाचन गरे मैले। रात्रिगन्थन शैलीको पत्र र गजल वाचन गरिसकेपछि अब बुलबुलमा अर्को साङ्गीतिक गजल राख्दैछु। कभी कातिल कभी खुदा देखा, तेरी आँखों में हमने क्या देखा। तेरे जाने में बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल मायाको मुहान सुकेपछि बुझ्नेछौ मायाको मुहान सुकेपछि बुझ्नेछौ मेरो जस्तै तिम्रो मन दुखेपछि बुझ्नेछौ मरेर रित्तै हात फर्किन्छन् सबै मरेर रित्तै हात फर्किन्छन् सबै जिन्दगीको हिसाबमा चुकेपछि बुझ्नेछौ मेरो जस्तै तिम्रो मन दुखेपछि बुझ्नेछौ तिमी अरूको स्वाभिमानको धज्जी उडाउँछौ तिमी अरूको स्वाभिमानको धज्जी उडाउँछौ बेइज्जतीले आफ्नो शिर झुकेपछि बुझ्नेछौ मेरो जस्तै तिम्रो मन दुखेपछि बुझ्नेछौ लुटा कति लुट्नु छ आफ्नै आमालाई लुटा कति लुट्नु छ आफ्नै आमालाई कुपुत्र भनेर संसारले थुकेपछि बुझ्नेछौ मायाको मुहान सुकेपछि बुझ्नेछौ मेरो जस्तै तिम्रो मन दुखेपछि बुझ्नेछौ काठमाडौँ स्थायी निवास हुनुभएका हाल युएसए बाल्टिमोर रहँदै आउनुभएका प्रवीण खड्का पी धोजको यो गजल वाचन गरे मैले र बुलबुलमा तपाईँलाई पुनः स्वागत गरे आज बुधबारको साँझ हामी तपाईँका गजल वाचन गर्दै रात्रिकन्थन शैलीका पत्र पढिरहेका छौं अब मसँग गजल छ माइतीगर काठमाडौँ स्थित सेन्ट जेभियर्स कलेजका विशाल कार्कीको गजल यस्तो छ जब झरी पर्छ घरको याद आउँछ जब झरी पर्छ घरको याद आउँछ चुहिने त्यो छानो खरको याद आउँछ बाँधियोस् न हृदयमा तटबन्धहरू बाँधियोस् न हृदयमा तटबन्धहरू मनको डुबान डरको याद आउँछ चुहिने त्यो छानो खरको याद आउँछ छायामा पनि भेद आज एकअर्काको छायामा पनि भेद आज एकअर्काको एक्ला ती पिपलु बरको याद आउँछ चुहिने त्यो छानो खरको याद आउँछ धन्य अडेकै छ मन्दिर र देव यहाँ धन्य अडेकै छ मन्दिर र देव यहाँ प्रभुको यो लीला भरको याद आउँछ चुहिने त्यो छानो खरको याद आउँछ मर्दैछ खै विशाल आफ्नै विशालमा मर्दैछ खै विशाल आफ्नै विशालतामा अधीर कम्पित करको याद आउँछ जब झरी पर्छ घरको याद आउँछ चुहिने त्यो छानो खरको याद आउँछ विशाल कार्कीको यो गजल वाचनपछि अब अर्को एउटा गजल छ मसँग टुकनाथ सहयोगीको नारायणस्थान बलेबा बागलुङ उहाँको स्थायी निवास हाल हैदराबाद भारतमा हुनुहुन्छ र पठाउनु भएको छ गजल यस्तो जब धरती अनि आकाश एक हुनेछ जब धरती अनि आकाश एक हुनेछ तिम्रो धड्कन मेरो सास एक हुनेछ मन पराउने त हजार भेटेको छु यहाँ मन पराउने त हजार भेटेको छु यहाँ जिन्दगी बिताउने खास एक हुनेछ तिम्रो धड्कन मेरो सास एक हुनेछ जुन दिन म मरेर जानेछु हेर्नु यार जुन दिन म मरेर जानेछु हेर्नु यार हजार मलामी तर लास एक हुनेछ तिम्रो धड्कन मेरो सास एक हुनेछ जब मेरा दुश्मनी खित्का छोडी हाँस्दा जब मेरा दुश्मनी खित्का छोडी हाँस्दा मेरो परिवारमा रुवावास एक हुनेछ जब धरती अनि आकाश एक हुनेछ तिम्रो धड्कन मेरो सास एक हुनेछ टुकनाथ सहयोगीको गजल वाचन गरे मैले. नारायण स्थान बलेवा बागलुङ उहाँको स्थायी निवास, हाल भारतको हैदराबाद बस्दै आउनुभएको छ. यो गजल वाचनपछि अब फेरि अर्को एउटा साङ्गीतिक गजल. संग हर शख्स ने आंखों में उठा रखा है. जब तूने मुझे दीवाना बना रखा है, जब से तूने मुझे दीवाना बना रखा है. संग हर शख्स ने आंखों में उठा रखा है. उसके दिल पर भी कड़ी इश्क में गुजरी होगी, उसने भी मोहब्बत का सदा रखा है. जब से तूने मुझे दीवाना बना रखा है, जब से तूने मुझे दीवाना बना रखा है. संग हर शख्स ने आंखों में उठा रखा है. जब से गरिरहन्छ नजरको जतन हरेस खान सक्दैन, गरिरहन्छ नजरको जतन हरेस खान सक्दैन, किन होला सालिकको मन हरेस खान सक्दैन. खै के सोचेर वर्षेनी सुनाइन्छ मन्दिरमा, खै के सोचेर वर्षेनी सुनाइन्छ मन्दिरमा, पत्थरले सुनेर प्रवचन हरेस खान सक्दैन, किन होला सालिकको मन हरेस खान सक्दैन. महल सुतेरै बिरामी भाग्य हेरेर ज्यान जान्छ दा भावी, महल सुतेरै बिरामी भाग्य हेरेर ज्यान दिन्छ भावी, मरुन्जेल गरीबको गर्दन हरेस खान सक्दैन, किन होला शालिकको मन हरेस खान सक्दैन। जवान भएसी छोरो देश बिर्सेला आमा बिर्सेला, जवान भएसी छोरो देश बिर्सेला आमा बिर्सेला, तर जीवनभर उसको बचपन हरेस खान सक्दैन, किन होला शालिकको मन हरेस खान सक्दैन। भट्टी पसलमा चिया बोडकासँग चियर्स गर, भट्टी पसलमा चिया बोडकासँग चियर्स गर, चिया छाडेर त्रिलोचन हरेस खान सक्दैन, गरिरहन्छ नजरको जतन हरेस खान सक्दैन, किन होला शालिकको मन हरेस खान सक्दैन। त्रिलोचन सुवेदीको गजल थियो यो, यसलाई वाचन गरेँ मैले। ठेगाना खुलाउनु भएको छैन, कृपया गजलसँगै आफ्नो नाम र ठेगाना लेखिदिने गर्नुहोला त्रिलोचनजी। तपाईँको यो नाम पनि मैले इमेलमा सेन्डरबाट तानेको हुँ। अब अर्को एउटा गजल र छोटो पत्र शैलीको रात्रिगन्थन शैलीको पत्र छ, चरीकोट जिलु भीमेश्वर नगरपालिका दोलखाका नारायण राज चौलागाई पाण्डव लेख्नुभएको छ, उहाँले आफ्नो नाम लेख्नुहुन्छ। यहाँलाई धेरै धेरै धन्यवाद, मेरो एउटा गजल प्रसारण भयो बुलबुलमा, म खुसी छु र गजल प्रेषण गर्ने हौसला पनि बढेको छ। म प्रवासमा भएर पनि बुलबुललाई धेरै माया गरेको छु लेख्नुभएको छ, तर प्रवासमा कुन ठाउँमा हुनुहुन्छ लेख्नुभएको छैन। प्रत्यक्ष सुन्न त समय अनुकूल हुँदैन, तर डाउनलोड गरेर प्राय सबै एपिसोडहरू सुन्ने गर्छु र वाचन शैली मनपर्छ। केही समयपछि एउटा गजल संग्रह वेदना निकाल्ने कुरा सबै बुलबुलियनलाई यसै कार्यक्रमबाट जानकारी गराउन चाहन्छु भन्दै एउटा गजल यसमा उहाँले प्रसारण गराउन रुचाउनु भयो र उहाँको नारायण राज चौलागाई पाण्डवको गजल यस्तो छ। मायाका ती पोका कतिले पाउनुभयो, मायाका ती पोका कतिले पाउनुभयो, जीवनमा धोका कतिले पाउनुभयो, बनाएर बाहना रुन्छन् रे कति, बनाएर बाहना रुन्छन् रे कति, बाहनामा रोका कतिले पाउनुभयो, जीवनमा धोका कतिले पाउनुभयो, प्रेमको म प्यासी छु भन्ने धेरै छन्, प्रेमको म प्यासी छु भन्ने धेरै छन्, प्रेमका भोका कतिले पाउनुभयो, जीवनमा धोका कतिले पाउनुभयो, चोखो माया हजुरलाई दिन्छु भन्दै, चोखो माया हजुरलाई दिन्छु भन्दै मन मात्रै धोका कतिले पाउनुभयो, मायाका ती पोका कतिले पाउनुभयो, जीवनमा धोका कतिले पाउनुभयो। चरीकोट जिलुका नारायण राज चौलागाईको यो गजल वाचन गरेँ मैले। हामीसँग समय त अलिक गाह्रो गाह्रो छ, तर पनि एउटा गजल रातिगन्धन शैलीमा लेख्नुभएको पत्र समेत छ, उहाँले असारको लागि लेख्नुभएको थियो, सम्भवतः अब असोज लागिसक्न लागेको अवस्थामा वाचन गर्नुपर्ने बेला आइपुगेको छ। यति बेला धमाधम धान रोप्ने समय भएको छ, उहाँ लेख्नुहुन्छ, मानौ रोपेर मुरी फलाउने कृषकलाई भ्याइ नभ्याइ छ, झरी बादल घाम नभनी दिनरात खट्नु परेको छ, हुन त दुःखी पेसा कृषिमा कहिले नै सजिलो छ र बिचरा कृषकलाई, वैदेशिक रोजगारीले धेरैको घरमा चुलो बलेको छ भने धेरैको चुलो बाँडिएको पनि छ, बालबच्चालाई राम्रो शिक्षा दीक्षा दिने लगायत अवसरको खोजीमा परिवार टुक्रिएको छ, जीर्ण बन्दै गरेको घर र बुढाबुढी बाआमा बाहेक गाउँमा अरू भेट्न मुस्किल छ। हिजो साँझ फोन गर्दा आमाले गुनासो गर्नुभयो, जो यस प्रकार छ भन्दै गजल पठाउनु भएको छ। भानु तीन तनहु स्थायी निवास भई हाल युएई अबुधाबी रहँदै आउनुभएका मीन राणा भाटले गजल यस्तो छ। पौरकी छोरो परदेशी भयो भन्छिन् आमा, पौरकी छोरो परदेशी भयो भन्छिन् आमा, खेतबारी सबै बाँझो रह्यो भन्छिन् आमा, गाउँ छाडी सहरतिर बसाई सराई झर्दा, गाउँ छाडी सहरतिर बसाई सराई झर्दा, छिमेकीले चाँद च्याप्दै लयो भन्छिन् आमा, खेतबारी सबै बाँझो रह्यो भन्छिन् आमा, घर घर जस्तै रहेन सबले छाडी गएपछि, घर घर जस्तै रहेन सबले छाडी गएपछि, कुल लक्षिण सप्तक गयो भन्छिन् आमा, खेतबारी सबै बाँझो रह्यो भन्छिन् आमा, त आउलास र चारधाम जाउँला भन्थे बाबु, त आउलास र चारधाम जाउँला भन्थे बाबु, अब त आस पनि मर्यो भन्छिन् आमा, पौरखी छोरो परदेशी भयो भन्छिन् आमा, खेतबारी सबै बाँझो रह्यो भन्छिन् आमा। मीन राणा भाटको गजल वाचन गरेँ मैले, उहाँको रह्यो भयो लयो गयो काफियामा मर्यो काफिया आउँदा अलिकति नसुहाउँदो भएको छ मीन राणा भाटजी, अर्को पटकदेखि यसलाई अलि मिलाएर पठाउने गर्नुहोला यस्ता किसिमका गजललाई भन्ने जानकारीका साथ अब अर्को एउटा साङ्गीतिक गजल राख्दैछु। हमको ले आया उसी को अपना गुलाम कर ले, सलाम करने की आरज़ू है, इधर जो देखो सलाम कर ले। बहुत सी बातें है तुमको कहनी, बहुत सी बातें है हमको कहनी, बहुत सी बातें है तुमको कहनी, बहुत सी बातें है हमको कहनी। कभी जो तन्हा मिलो हस्त, यिनै साङ्गीतिक गजलहरू सँगसँगै र तपाईँले पठाउनुभएका पत्र तथा गजलहरूको वाचन सँगसँगै आजको लागि रात्रि प्रस्तुति बुलबुलबाट हामी विदा हुने तर्खरमा छौँ। जाँदा जाँदै आणन्द गुजरात रहँदै आउनुभएका बर्दिया मनाउ सोनाफाटाका अज्ञानी गजल प्रेमीको गजल वाचन गर्दै उत्पादन सहयोगी सशिन्द्र गौतम र म अच्युत किमिरे बुलबुल शुभरात्रि भन्छौँ। तिमी उता दुःखमा छेउ मलाई यता पीर लाग्छ, तिमी उता दुःखमा छेउ मलाई यता पीर लाग्छ, सम्झे भने तिम्रो दुःख यो मुटुमा तीर लाग्छ, आफ्नो दुःख पहाड ठान्ने धेरै छन् यो दुनियाँमा, आफ्नो दुःख पहाड ठान्ने धेरै छन् यो दुनियाँमा, तर मलाई तिम्रो दुःख सधैँ कृष्ण भीर लाग्छ, सम्झे भने तिम्रो दुःख यो मुटुमा तीर लाग्छ। हलचल थियो यो मुटुमा सायद तिम्रो अभावमा, हलचल थियो यो मुटुमा सायद तिम्रो अभावमा, जबदेखि तिमी आयो अनि बल्ल थिर लाग्छ, सम्झे भने तिम्रो दुःख यो मुटुमा तीर लाग्छ। अज्ञानीले घुँडा टेक्ने बाहनाले धरती छोयो, अज्ञानीले घुँडा टेक्ने बाहनाले धरती छोयो, भन्नेहरू जे त भनौन् तर ठाडो शिर लाग्छ, तिमी उता दुःखमा छेउ मलाई यता पीर लाग्छ, सम्झे भने तिम्रो दुःख यो मुटुमा तीर लाग्छ। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल